मुखैको डालीमा भेटै नहुने खोला पारी निरी माया वारी मारुने खेतैको डालीमा भुइँमा छौ तिमी माया रुखैको डालीमा भेटै नहुने खोला पारी निरी माया वारी मारुने छाया भेट्दैन